मेरो यो नि मायाको ठुलोमा बिल्डिङ खेर हरेको चुप्रोमा बहुमुखीमा खाएको कसम खेर गयो नि गरिबीले जन्दा भयो नि तिम्रो मान्छेले भनेर हर मनमै रह्यो नि चले कतै र बिचार गौमुखीमा खाको कसम खेर गयो नि गरिबीले जन्दा भयो नि तिम्रो मान्छे भनेर हर मनमै रह्यो नि गौमुखे र सबर भन्छन् सबले कतै गौमुखीमा खाको कसम खेर गयो नि गरिबीले जन्दा भयो नि तिम्रो मान्छे बनेर हर मनमै रह्यो नि गरिबीले जन्दा भयो नि तिम्रो मान्छे बनेर हर मनमै रह्यो नि मेरा हर मन मेरा यो